छ धेरै चोटले बनी हुन्छ मेरो मन भात आशा मलाई अब जे गरे हुन्छ केही सोचले मान्छेले गर्ने कर्महरू त्यसले असल खराब हुन्छ आफ्नो अपजास हातहरूले जे गर्यो त्यही खराब हुन्छ डढेको मन मजे राख सबै एकछिन माखाक हुन्छ मेरो मन भात या साँच मलाई अब जे गरे हुन्छ केही जोतले नत घृणाले आतिन्छु नत मायाले मातिन्छु मलाई दोष देऊ या देऊ उपहार कालो रङमा जे पोते हुन्छ एको बत्ती न देख्नेलाई मेरो दिन रात समान हुन्छ मेरो मन भात या छाछ मलाई अब जे गरे हुन्छ केही चुटले